भयो परपरा जन्मिएको घर भयो परपरा जन्मिएको घर भोलालाई गाह्रो है भोलालाई गाह्रो जिन्दगी भर जिन्दगी भर भयो परपरा भयो परपरा रन्छ मोटो सधैँ सम्झि गाउँ घर भोलि हुन्छु हुन्न यहाँ कसलाई थाहा छ र दुखी रहन्छ मोटो सधैँ सम्झि गाउँ घर भोलि हुन्छु हुन्न कसलाई थाहा छ र हिँडिरहे छु टाढा हिँडिरहे छु टाढा पुग्ने कुन ठाउँ सम्झी सम्झी एक्लै दुख्छु आफ्नै प्यारो गाउँ सम्झी सम्झी एक्लै दुख्छु आफ्नै प्यारो गाउँ भयो परपरा भयो परपरा सम्झिरहन्छु झ्याउरे भाका साकेला रसिली मुर्चुङ्गा र बिनायको भाका मन भारी सम्झिरहन्छु झ्याउरे साकेला रसिली मुर्चुङ्गा र बिनायोको भाका मन भरी कोही हुन्न आफ्नो कोही हुन्न आफ्नो परदेशको ठाउँ सम्झी सम्झी एक्लै दुख्छु आफ्नै प्यारो गाउँ सम्झी सम्झी एक्लै दुख्छु आफ्नै प्यारो गाउँ भयो परपरा जन्मिएको घर भयो परपरा जन्मिएको घर भयो परपरा भयो परपरा भयो परपरा भयो परपरा।